سورة التين. بسم الله الرحمن الرحيم. والتين والزيتون وطور سينين وهذا البلد الأمين. لقد خلقنا الإنسان في أحسن تقويم ثم رددناه أسفل سافلين إلا الذين آمنوا وعملوا الصالحات فلهم أجر غير ممنون. فما يكذبك بعد بالدين؟ أليس الله بأحكم الحاكمين؟ الله باجاري مهربان جي نالي سان شروع. انجير اي زيتون جو قسم آهي اي تور سينا جو اي هن امن واري شهر مكي جو त बेशक माण्हूअ खे तमामु सुहिणे अंदाज़े में पैदा कयोसूं, वरी सभिनी हेठायुनि खां हेठि मोटायोसूंसि। पर जिन ईमान आंदो ऐं चङा कम कया तिन लाइ अणखुट अजुर आहे। पोइ ऐ माण्हू, हिन नसीहत पुॼाणा कहिड़ी शइ तोखे अमलनि जे बदिले मिलण बाबति मुनकर बणाए थी? हाकमनि जो वॾो हाकम अल्लाह न आहे छा?